إنا نحن نحيي الموتى، بشك ہم زندہ کریں گے مردوں کو، یعنی قیامت کے دن ہم مردوں کو دوبارہ اٹھائیں گے. وَنَكْتُبُ مَا قَدَّمُوا وَآثَارَهُمْ، اور ہم لکھ رہے ہیں جو بھی وہ آگے بھیج رہے ہیں اور جو اپنے پیچھے آثار چھوڑ رہے ہیں. وَكُلَّ شَيْءٍ، اور ہر چیز کو، اَحْصَيْنَاهُ، گھیر رکھا ہے ہم نے اس کو، شمار کر رکھا ہے ہم نے اس کو، فی امام مبین، ایک کھلی کتاب میں. اب یہاں پر مردوں سے مراد کون ہے؟ عام معنی میں تو مردوں سے مراد تمام مرے ہوئے انسان ہیں، لیکن قرآن پاک میں بعض مقامات پر مردوں سے مراد مردہ دل لوگ لیے گئے ہیں، کہ جن کے دل پر کوئی چیز اثر نہیں کرتی. جیسے آپ دیکھیں نا، ایک شخص مرتا ہے تو کیا ہوتا ہے، اس کا دل مر جاتا ہے نا، کارڈیک اریسٹ ہوا، ہر طرح کی اس کو طبی امداد بھی پہنچائی گئی، لیکن دل اس حد تک ڈیمیج ہو چکا تھا کہ کسی بھی دوا نے، کسی بھی علاج نے فائدہ نہیں کیا. کیونکہ جب دل ختم ہو جاتا ہے تو موت واقع ہو جاتی. اس لیے کوئی چیز پر اثر نہیں کرتی، انسان پر کوئی چیز اس کو زندہ نہیں کر سکتی، الا یہ کہ اللہ تعالیٰ خود کسی کا دل درست کر دے اور اس میں جان ڈال دے. اسی طرح کافروں کے دلوں کو بھی مردوں سے تشبیہ دی گئی، یعنی ان سے مراد مردہ دل کافر ہے، ایسے لوگ جن کی اخلاقی روحانی قوتیں بالکل مر چکی، لیکن اللہ تعالیٰ کو یہ قدرت حاصل ہے کہ ان میں بھی زندگی کی روح پھونک دے، ان کو بھی ایمان نصیب کر دے. جیسے پیچھے بھی پڑھ چکے ہیں آپ، اَفَمَنْ كَانَ مَيْتًا فَأَحْيَيْنَاهُ، کیا بھلا وہ شخص جو مردہ تھا پھر ہم نے اس کو زندہ کیا. تو وہ زندگی کیا تھی؟ ایمان کی زندگی. گویا ایمان کے بغیر، حق کے بغیر انسان زندہ نہیں، اور زندگی دینے والی یہی کتاب ہے. اس کتاب کے بغیر بھی انسان دنیا کی محبت میں کھو کر ایسا ہو جاتا ہے گویا مردہ دل ہو. تو فرمایا کہ ہم مردوں کو زندہ کریں گے، اور اگر ہم اس کو عام معنوں میں لیں تو اس کا معنی کیا ہے؟ یقیناً ہم مردوں کو ضرور زندہ کریں گے. اب دیکھیں انداز بہت سٹرونگ ہے، اِنَّا نَحْنُ نُحْيِي، تین دفعہ ہم کا لفظ آ رہا ہے. اللہ تعالیٰ اپنی قدرت کا اظہار فرما رہے ہیں کہ ہم یقیناً ایک روز مردوں کو زندہ کریں گے. لوگ یہ نہ سمجھیں کہ اس دنیا میں ہمیشہ بیٹھے رہیں گے، اس زندگی کے بعد موت ہے اور موت کے بعد پھر جی اٹھنا ہے، اور وہ دوبارہ اٹھنا کس لیے ہے؟ حساب کتاب کے لیے. حساب کتاب کے لیے ہم نے ان کے باقاعدہ ریکارڈز تیار کروائے ہیں. کس طرح؟ وَنَكْتُبُ، ہم لکھ رہے ہیں. کیا لکھ رہے ہیں؟ مَا قَدَّمُوا، جو وہ خود آگے بھیج رہے ہیں. وَآثَارَهُمْ، اور ان کے آثار بھی ہم لکھ رہے ہیں. اب یہ جو بات ہے کہ مَا قَدَّمُوا وَآثَارَهُمْ، تو مَا قَدَّمُوا میں وہ سارے اعمال شامل ہیں جو انسان اپنی زندگی میں کرتا ہے، ہمارا چلنا، پھرنا، اٹھنا، بیٹھنا، پڑھنا، لکھنا، کھانا، پینا، سونا، جاگنا، ہنسنا، رونا، سب کچھ جو بھی ہم کرتے ہیں. آپ چاہیں تو ایک دن کے سارے کام لکھ لیں، صبح سے شام تک اپنی ڈائری خود تیار کر لیں، تو دنیا میں ہی اپنا نام اعمال دیکھ لیں کہ ہم کیا کرتے ہیں، جتنی دفعہ دان ڈپٹ کرتے ہیں، لڑتے جھگڑتے ہیں، چیختے چلاتے ہیں، جھوٹ بولتے ہیں یا سچ بولتے ہیں، جو بھی کرتے ہیں، صرف ایک دن کا پورا ریکارڈ تیار کر لو. تو اللہ تعالیٰ فرماتے وَنَكْتُبُ، ہم لکھ رہے ہیں، تم لکھو یا نہ لکھو، تم اپنی ڈائری لکھو یا نہ لکھو، تم یاد رکھو یا نہ رکھو، تم ریکارڈ رکھو یا نہ رکھو، ہم لکھ رہے ہیں، ہم ریکارڈ تیار کرا رہے ہیں. کس چیز کا؟ مَا قَدَّمُوا، جو وہ خود آگے بھیج رہے ہیں، جو اس زندگی میں کر رہے ہیں. جیسا کہ سورۃ القیامہ میں آتا ہے، یُنَبَّأُ الْإِنسَانُ يَوْمَئِذٍ بِمَا قَدَّمَ وَأَخَّرَ، اس روز انسان کو اس کا سب اگلا پچھلا کیا کرایا سب کچھ بتا دیا جائے گا. وَآثَارَهُمْ، اور ان کے آثار بھی لکھ رہے ہیں. آثار کا لفظ جو ہے یہ असर से निकला है। असर कहते हैं कदमों के निशान को। असर का लफ्ज़ी माना क्या है? पांव का निशान। जब इंसान कहीं चल के जाता है तो उसके पीछे जो फुटप्रिंट्स उसके होते हैं उसको असर बोलते हैं। तो मुराद इससे क्या है कि इंसान अपनी जिंदगी में जो कुछ करता है वो भी लिखा जाता है और उस किए का जो असर बाकी रहता है, जो उसका इम्प्रेशन बनता है वो भी लिखा जाता है। असर का एक मानो इम्प्रेशन भी आप लिख सकते हैं कि हमारे जो इम्प्रेशन बनते हैं वो भी लिखे जाते हैं। अब ये आसार या इम्प्रेशन दो तरह के होते हैं। एक तो इम्प्रेशन जो हमारे दाएं बाएं आगे पीछे हर चीज पे पड़ रहे हैं, मतलब ये दीवारें भी हमें देख रही हैं, ये छत भी हमें देख रही है, जिस जमीन पर आप हैं वो भी आपका एक इम्प्रेशन ले रही है कि आप यहाँ इस वक्त क्या कर रहे हैं। आप बाहर खुली फजा में निकलते हैं, जो भी कोई आपको देखता है, हाँ कोई राह गुजरता हुआ आपको देखता है तो आपसे एक इम्प्रेशन लेके गुजरता है, वो भी लिख लिया जाता है। अब ये जो इम्प्रेशन हैं चारों तरफ दरो दीवार के ऊपर छपने वाले, हर तरफ दाएं बाएं आगे पीछे ऊपर नीचे गोया मूवी कैमराज लगे हुए हैं, 24 घंटे तस्वीरें खिंच रही हैं। कहीं चले जाएं, पीछे पीछे है ये फोटोग्राफर, हर जगह मूवी बन रही, हर चीज असर कबूल कर रही। इनको आसार कहते हैं। एक तो ना जो हम कर रहे हैं तो ये फरिश्ते लिख रहे हैं, जैसे कुरान पाक में आता ना तो इन कुल्लु नफ्स लम्मा अलैहा हाफिज, कोई शख्स ऐसा नहीं कि जिस पर कोई निगरान ना हो। तो गोया नंबर एक, अल्लाह ताला खुद निगरानी फरमा रहे हैं। नंबर दो, इन अलैकुम लहाफिजीन किरामन कातिबीन, यकीनन तुम पर हिफाजत करने वाले यानी निगरान बैठे हुए हैं, किरामन कातिबीन मुअज्जज कातिब है, जैसा कि सूरत काफ में आता है, मा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैहि रक़ीबुन अतीद, कोई लफ्ज़ उसकी जबान से नहीं निकलता मगर ये कि एक हाजिर तैयार शख्स लिखने को बैठा होता है। दाएं बाएं दो फरिश्ते दिन रात बैठे हुए लिख रहे हैं, लिख रहे हैं, लिख रहे हैं। एक तो ये लिखाई हो रही है, ये एक अमालनामा है, और एक दरो दीवार जो इम्प्रेशन ले रहे हैं, ये जो तस्वीरें बन रही हैं चारों तरफ हर वक्त की, एक तो ये है। और आसार का एक दूसरा माना भी है, और वो है दुनिया से जब इंसान चला जाता है तो मरने के बाद उसके जो असरात दुनिया में बाकी रहते हैं, जो उसकी यादें बाकी रहती हैं, जो उसके काम बाकी रहते हैं, जो उसका नमूना दुनिया में बाकी रहता है, जो लोगों की जबान पर उसके हक में या खिलाफ गवाहियां बाकी रहती हैं मरने के बाद, ये सब कुछ आसार में शामिल है, ये सब भी लिखा जाएगा। गोया नामा आमाल सिर्फ उन आमाल पर मबनी नहीं जो एक इंसान अपनी जिंदगी में करता है या जो फरिश्ते लिख लेते हैं, बल्कि जमीन और आसमान की, दाएं बाएं की और लोगों की गवाही भी ली जाएगी। तो इंसान के तमाम आमाल जो हैं वो सारे के सारे रिकॉर्ड हो रहे हैं, उनके जो इम्प्रेशंस हैं वो भी लिखे जा रहे हैं। इंसान के आमाल किस किस्म के हैं, अच्छे हैं या बुरे हैं, उनमें एक बड़ा वजन उसके आसार का होगा, उसके बाद के निशानात का होगा। हदीस में आता है जिसने इस्लाम में कोई नेक तरीका जारी किया उसके लिए उसका अजर भी है और उसका भी है जो उसके बाद उस पर अमल करेगा, बगैर इसके कि उनमें से किसी के अजर में कोई कमी हो। और जिसने कोई बुरा तरीका जारी किया उस पर उसके अपने गुनाह का भी बोझ होगा और उसका भी जो उसके बाद उस पर अमल करेगा, बगैर इसके कि उनमें से किसी के बोझ में कोई कमी हो। एक और हदीस में आता है जब इंसान फौत हो जाता है तो उसके अमल का सिलसिला खत्म हो जाता है सिवाय तीन चीजों के। नंबर एक, इल्म जिससे लोग फायदा उठाएं। नंबर दो, नेक औलाद जो मरने वाले के लिए दुआ करे। और नंबर तीन, सदका जारिया जिससे उसके मरने के बाद भी लोग फैजियाब हों। आसारहुम का एक मानो निशानात कदम भी है। कि इंसान नेकी या बुराई के काम में जितने कदम उठाकर जाता है कहीं, वो कदम भी गिने जाते हैं, यानी लिटरली वो कदम काउंट किए जाते हैं। मसलन अपने घर से यहां तक आप जितने कदम उठाकर आए, जितना फासला आपने तय किया, वो हर रोज आपके इस अमल के साथ लिखा जाता है। तो गोया जो लोग बहुत दूर से आते हैं, लंबे फासले तय करके आते हैं, उनके इस अमल के साथ जो इस वक्त आप यहाँ बैठ के कर रहे हैं, यानी लिखने पढ़ने का काम, दीन सीखने का काम, ये तो सभी बराबर का कर रहे हैं ना। इस सास के फ्लैट से आने वाला भी और नाजमाबाद से आने वाला भी, काम तो सब एक कर रहे हैं, लेकिन साथ के घर से आने वाले के कदम थोड़े हैं और दूर से आने वाले का फासला ज्यादा है, तो ये भी उसमें काउंट कर दिया जाता है आपकी इस असल एक्टिविटी में। और ये रोज का रोज शुमार किया जाता है, क्योंकि अल्लाह ताला किसी का छोटा सा अजर भी जाया नहीं करता, किसी की छोटी सी मेहनत को भी रायगा नहीं जाने देता। इसकी दलील क्या है? क्या ये मैं अपने पास से कोई फलसफा घड़ रही हूँ या इसकी कोई दलील भी है? हदीस पाक में आता है कि मस्जिद नबवी के करीब कुछ जगह खाली थी, तो बनु सलमा ने उधर आने का इरादा किया, वहां शिफ्ट होने का इरादा किया। जब आप सल्लल्लाहु अलैहि वसल्लम के इल्म में ये बात आई तो आपने उन्हें मस्जिद के करीब मुंतकिल होने से रोक दिया और फरमाया, दिया रुकुम तुक्तबासा रुकुम, और दो मरतबा फरमाया, दिया रुकुम तुक्तबासा रुकुम, तुम्हारे घर यानी जहां है वहीं रहे, दूर है मालूम है, लेकिन तुम्हारे कदम लिखे जाते हैं जितनी दफा भी मस्जिद में आते जाते हो, तुक्तब लिखे जाते हैं, आसारुकुम तुम्हारे कदमों के निशान, फरिश्ते काउंट करते हैं, 10 कदम, 20 कदम, 30 कदम, 40 कदम चल के गया, वो भी नामे अमाल की नेकियों में प्लस कर दिए जाते हैं। इसलिए ये मत समझो कि मस्जिद के करीब आ गए तो ज्यादा फायदा होगा, जो दूर से आता है उसका भी फायदा और अजर व सवाब कुछ कम नहीं। फिर फरमाया, वकुल्ल शैइन, और हर चीज को, वकुल्ल शैइन और हर चीज, अहसैनाहु, हमने शुमार कर रखा है उसको, गिन गिन के रखा है उसको, कहां, फी इमाम मुबीन, एक खुली किताब में। इससे मुराद लोहे महफूज है और बाज ने इससे मुराद आमाल नामे लिए हैं। इमाम का लफ्ज मुफरद भी है और जमा भी, जैसे किताब, हिजाब, जिबाल। तो इमाम कहते हैं पेशवा को, लीडर को, जैसे नमाज में इमाम होता है, इसी तरह इमाम का लफ्ज शारे आम के लिए भी इस्तेमाल होता है, खुली सड़क के लिए, क्योंकि वो भी लीड करती है ना, आगे रास्ता बताती जाती है, आप उस पर चले। तो यहां पर इमाम मुबीन से मुराद किताब मुबीन है, जिसे उम्मुल किताब भी कहा जाता है या किताब मकनून भी कहा जाता है। वो क्या चीज है? इंसान के इहाता इल्म से बाहर है, इंसान को नहीं पता कि वो लोहे महफूज कैसी है, उसकी शक्ल क्या है, लेकिन वकुल शैइन अहसैनाहु फी इमाम मुबीन, वो किताब जैसी भी है वहां पर सबका रिकॉर्ड पूरे का पूरा स्टोर हो रहा है। जैसे आप देखें कि कंप्यूटर पे सामने क्या होता है, स्क्रीन पर, वैसे डाटाबेस से आप इसको समझ सकते हैं। डाटाबेस क्या है? सारी मालूमात एक जगह पर जमा है और सामने स्क्रीन पर जरूरी चीज है, जो आपको चाहिए, जो आपने कमांड दी, जो आपको देखनी थी। बाकी जो डाटा है वो कहाँ पर है? मेमोरी में। अब वो मेमोरी कितनी बड़ी होती? बाज़ोकत एक चिप में क्या कुछ आ जाता है, कई इंसाइक्लोपीडियाज आ सकते हैं। इंसान हर रोज नई से नई चीज ईजाद कर रहा है। अगर हम पहले दौर की किताब के माने में ले तो यूं लगता है ना कि जैसे बहुत बड़ी किताब होगी, उसमें इतना कुछ लिखा हुआ होगा, लेकिन आज के दौर में आप देख सकते हैं कि बड़ी बड़ी किताबें और कई कई वॉल्यूम्स पर मबनी किताबें जो हैं, वो बाज़ोकत सिर्फ एक छोटी सी चिप पर महसूस कर ली जाती है। तो यहाँ इमाम मुबीन سے مراد کھلی کتاب ہے جس کی شکل ہمیں نہیں معلوم، کتاب سے اس کو تشبیہ دی گئی کہ ہم کچھ امیجن کر سکیں. اور احصیناہ کا لفظ بہت اہم ہے، احصاء کہتے ہیں شمار کرنے کو، گننے کو، یعنی نیکی بدی جو بھی ہے انسان کی گن گن کے لکھی جا رہی. مثلا ایک لکھنے والا ایک کتاب لکھتا ہے، لیکن جب پرنٹ ہوتی ہے تو کتنی تعداد میں ہو سکتی ہو؟ 1,000 کی تعداد میں بھی ہو سکتی ہے، 1,00,000 کی تعداد میں بھی ہو سکتی ہے. بالکل ایک انسان کا ایک عمل 1,00,000 بھی پرنٹ ہو سکتے ہیں اس کے، اور 100 بھی ہو سکتے ہیں، کیونکہ فٹ پرنٹس جو ہیں بیسیکلی آثار پرنٹس کے لیے استعمال ہو رہا ہے. آپ نے ایک اچھا کام کیا، اللہ تعالیٰ کے ہاں 10 گنا 700 گنا تک اس کا اجر لکھا جاتا ہے، 700 گنا تک ملٹی پلائی ہوتا ہے. لیکن یہ بھی ہو سکتا ہے کہ ایک کام کئی 1,00,000 گنا بھی ملٹی پلائی ہو جائے. ڈپینڈ کرتا ہے کہ اثرات کہاں کہاں تک پہنچے ہیں. آج کے دور میں جو میڈیا کا دور ہے، یہ چیز اور بھی زیادہ خطرناک ہو گئی ہے. پہلے تو ایسے ہوتا تھا کہ جیسے ہم کہیں بیٹھے ہیں تو 10-20 لوگوں نے ہمیں دیکھ لیا، تو 10-20 نے اثر قبول کیا، ان 10-20 سے 10-20 اور نے دیکھ لیا. اب مشکل یہ ہے کہ ایک وقت میں ایک شخص سیٹلائٹ کے ذریعے پورے گلوب پہ دیکھا جا رہا ہے، اس کی سپیچ، اس کا ایکشن سب دیکھ رہے ہیں. جتنوں نے بھی دیکھا، انہوں نے اس سے جو بھی سیکھا وہ سب اس کے کھاتے میں لکھ لیا گیا. پھر انہوں نے اس کی پیروی میں جو کچھ کیا، انہیں دیکھ کر جتنے لوگوں نے کچھ سیکھا وہ نمبر 2 کے حصے میں بھی گیا اور نمبر 1 کو بھی ساتھ ملا. پھر نمبر 3 کو دیکھ کر نمبر 4 نے جو کچھ کیا تو وہ 3, 2 اور 1 سب کو ملا. اینڈ سو آن، جہاں تک گیا، جتنی دفعہ ملٹی پلائی ہوا، جتنی جنریشنز میں گیا، وہ بڑھتا ہی چلا گیا. جیسے ایک بیج سے ایک درخت جب نکلتا ہے، کتنے پتے پھوٹتے ہیں اس پہ گن سکتے ہیں آپ؟ نہیں. پھر اس میں سے ایک پھول لے لیجئے، اس کے بیج پکا کے اس میں سے ایک بیج پھر زمین پہ ڈال لیجئے، کتنے پھر نکل آئیں گے اس سے پھول پھل، پھر کتنے بن جائیں گے. کل شعین احسینا، ہر چیز کو ہم نے گن لیا ہے، کاؤنٹ ڈاؤن کر لیا ہے ہم نے ہر چیز کو. مثلا ایک کتاب جب کوئی لکھتا ہے، کیا وہ ایک ہی شخص پڑھتا ہے؟ نہیں. ایک چھپی ہوئی کتاب کو 100 بھی پڑھ سکتے ہیں، 1,000 بھی پڑھ سکتے ہیں، کیونکہ کتاب تو سرکولیٹ ہوتی رہتی. پھر اس سے اگر آگے کچھ پڑھا دیا گیا تو ان سب پڑھنے والوں کے پاس پھر کتاب آ گئی. اس کو یوں بھی ایک اور مثال سے سمجھ سکتے ہیں. مثلا آپ نے کتاب الصلاۃ پڑھی. اب ہوا کیا تھا، میں کتاب الصلاۃ ہی کی کہانی بتاتی ہوں کہ میں لاہور گئی کسی کام سے، تو میری عادت ہوتی کہ میں کسی کے بھی گھر جاؤں یا کہیں بھی تو کتابوں پہ ایک نظر عموماً ڈالتی. کوشش میری ہوتی کہ مجھے صرف نئے ٹائٹلز پتہ چل جائیں اور کیا ہے مارکیٹ میں، اور خصوصی طور پر لائبریریز وغیرہ کو وزٹ میں شامل کرنے کی کوشش کرتی ہوں کہ نئی چیزیں سیکھ سکوں تاکہ دوسروں تک پہنچانے میں آسانی. تو ایسے کسی نے بہت شاید اصرار کر کے بلایا تو میں ان کے ہاں گئی، تو وہ ہمیں بٹھا کر تھوڑی دیر کے لیے، جیسے عموماً ہوتا ہے کہ مہمانوں کو بٹھا دیتے ہیں اور خود چلے جاتے ہیں کہیں کچھ لانے لے جانے. بہرحال تو میں نے اتنی دیر میں ان کی جو کتابیں رکھی ہوئی تھی وہ دیکھنا شروع کر دی. ان میں یہ سیٹ مجھے نظر آیا، ایک دم مجھے کلک کیا. میں نے کہا تو مسئلہ ہی حل ہو گیا، سیدھی سیدھی بات اور دلیل، بات اور دلیل، بات اور دلیل، جھگڑا ہی ختم، چلو سیدھا یہی لگاتے ہیں. کیونکہ اس سے پہلے میں ایک اور کتاب پڑھاتی تھی فقہ سننا کے نام سے، اب اس میں جو بحثیں چھڑتی تھی تو وہ سب بگنرز کو سمجھ آنی بہت محال ہوتی تھی، اور پھر کسی ایک کنکلوژن پہ پہنچنا لوگوں کے لیے مشکل ہوتا تھا. اب ہوا کیا کہ میں نے ان سے کہا کہ یہ کتابیں مجھے چاہیے، انہوں نے کہا یہی لے جائیں. میں جو ہی پہنچی ان کو پڑھا، پڑھ کے میں نے آرڈر کیا. اب جو ہمارا تھرڈ بیچ تھا، اب ان کو جب ہم نے شروع کرائی، اب تھرڈ بیچ کی جتنی اسٹوڈینٹس نے پڑھی، جب وہ نکلی اور انہوں نے آگے اپنے اسٹوڈینٹس کو پڑھانا شروع کیا تو انہوں نے پھر اور منگا لی. اب وہ جو ایک کتاب میں لائی تھی وہ ان سب نے پڑھی، ان میں سے ایک ایک نے پھر آگے اوروں کو پڑھانے میں استعمال کی. پھر ہر سال یہی ہوتا رہا. اب آپ نے مثلا یہ پڑھی ہے، یا عقیدے کی پڑھی، یا کوئی دعاؤں کا کارڈ پڑھا، یا کچھ آپ نے خود پڑھا، جب آپ کسی کو سکھانے بیٹھیں گے تو آپ کے لیے بھی کنوینئنٹ ہوگا، بجائے اس کے کہ اور کہاں جا کے ڈھونڈیں کس چیز کو، क्या ठीक है क्या नहीं, जो हमने पढ़ा है हमें मालूम है, हम आगे इसी से पढ़ा देते हैं। अब क्या हुआ, वो आप में से एक ने 10 को पढ़ाया तो 10 और किताबें आगे फैल गई। अब आप खुद सोचें कि वो एक सिलसिला कहाँ तक गया। मैं तो गिनती नहीं कर सकती, मैं तो नहीं गिन सकती कि अब तक अलहुदा ने ये किताबें कितनी तादाद में मंगवाई, या अलहुदा से निकली स्टूडेंट्स ने आगे कितनी तादाद में, मेरे पास कोई स्टेटिस्टिक्स नहीं। लेकिन कुल्ल शय सही ना हो, हर चीज को हमने गिन रखा है, हमने लिख रखा है, शुमार कर रखा, काउंट कर रखा है, और काउंट करके खुली किताब में रिकॉर्ड कर दिया है कि इस शख्स ने नेकी की फलां चीज इतनी तादाद में फैला दी थी। अब कोई भी चीज जब हम आगे सर्कुलेट करने लगते हैं, आगे देने लगते हैं, आगे पहुंचाने लगते हैं, तो हमें बहुत ज्यादा मेक श्योर कर लेना चाहिए कि इस बात की हकीकत क्या है, ऐसा ना गलत बात पहुंचा दें और फिर वो ऐसी फैले कि हमारे असल आमाल तो बेचारे कहीं नीचे ही जा दबे और वो सारा ऊपर छा जाए। इसीलिए सुनी सुनाई बातें आगे नहीं पहुंचानी चाहिए। किसी इंसान की झूठा होने के लिए इतना ही काफी है कि हर सुनी सुनाई बात को आगे पहुंचा दे, उससे क्या होता है, झूठ फैल जाता है, किसी शख्स की इज्जत बर्बाद होती है। स्कैंडल्स आमतौर पर माशरे में कैसे फैलते हैं, स्कैंडल्स के मुंतशिर होने की क्या वजह होती है, क्योंकि लोगों को भी झूठी खबरें सुनना पसंद होती हैं। इसलिए जिंदगी बहुत ही एहतियात से सोच समझ के गुजारने की चीज है, इसी का नाम तकवा है। फूंक फूंक के कदम रखने का नाम तकवा है। हजरत उमर रजी अल्लाह ताला अन्हु ने जब काब बिन अहबार से पूछा था कि तकवा क्या है, तो उन्होंने कहा कभी किसी कांटे वाले जंगल से गुजरे हो, कहा हाँ गुजरा हूँ। पूछा कैसे गुजरे, कहा अपने आप को समेट के दामन बचा के कि किसी चीज से उलझ कर दामन न फाड़ बैठूं। कभी आप अगर किसी ऐसी जमीन पर गए हो जहां पांव में कांटा चुभ जाए, क्या होता है फिर, कांटा चुभने के बाद आपका चलना रुक जाता है, कपड़ा उधड़ जाए फट जाए तो क्या करते हैं आप, बैठ जाते हैं वहीं। बिल्कुल इसी तरह एक शख्स नेकी के रास्ते पे चल रहा होता है कि अचानक किसी बेकार सी चीज के साथ उलझ पड़ता है, और उससे उलझ कर वो नेकी का असल मकसद तो भूल जाता है, वहीं बहसें शुरू कर देता है, वहीं दामन फाड़ बैठता है और गया खत्म, मंजिल तक नहीं पहुंच सकता। मंजिल तक सिर्फ मुत्तकी पहुंचेगा, जो बच बच के चलेगा, जो बहुत ही हाईली अलर्ट शख्स होगा, सोच समझ के जिंदगी बसर करेगा। ये रुकावट बनने लगा इधर से बच जाओ, ये सामने आने लगा इधर से बच जाओ, संभाल संभाल के अपने आप को कदम फूंक फूंक के चलते चलते आखिरी मंजिल तक जा पहुंचे, और ये इंतहाई जरूरी है। कुलू कौलन सदीदा में भी आप देखिए, ना बात बढ़ानी है ना घटानी है, वहां भी बड़ी एहतियात चाहिए। आंख कान दिल दिमाग हर चीज का हिसाब होना, बेकार बातों में मत लगाओ उनको, इधर उधर का तजस्सुस ना करो, फालतू बातें ना करो। मिन हुस्न इस्लाम अलमर इतरकुहु माला यानी, इंसान के इस्लाम का हुस्न क्या है, वो बातें छोड़ दे जिससे उसका कोई मतलब नहीं। अब आप देखें कि इंटरनेट में एक कमांड पे या एक क्लिक पे कम से कम कितने लोगों को आप एक पैगाम इरसाल कर सकते हैं, कम से कम कितने लोगों को एक मैसेज एट ए टाइम आप सेंड कर सकते हैं, नो लिमिट। ये डिपेंड करता है कि आपकी लिस्ट में क्या है, आपके एड्रेसेस की लिस्ट में कितने लोग हैं। आप सिलेक्ट ऑल कर दें और एक क्लिक करके सबको भिजवा दें। अब पहले तो अगर कागज छाप के गली गली बांटने पड़ते थे तो बहुत टाइम लगता था, अब सिलेक्ट ऑल करके पूरी दुनिया को भेज दें, आप हर एक को सेंड कर दें। यानी आज का दौर इस लिहाज से और ज्यादा खतरनाक है, लेकिन अल्हम्दुलिल्लाह नेकी के मौके भी उतने हैं। यानी अल्लाह ताला ने किसी भी दौर के इंसानों पे जुल्म नहीं किया कि कुछ दौर के लोगों को तो नेकी के मौके ज्यादा दे दिए और कुछ को बुराई के ज्यादा दे दिए, नहीं। अगर आज बुराई के लिए वसाइल इस्तेमाल किए जा रहे हैं तो नेकी के लिए भी इक्वली इस्तेमाल किए जाने चाहिए, लेकिन अफसोस ये कि मुसलमानों ने नेकी को फैलाने के लिए इन सारे जराए और वसाइल को इस्तेमाल ही नहीं किया, इस तरफ हमारी तवज्जो ही नहीं, इस काम को हम काम ही नहीं समझते। یعنی کہ تبلیغ تھرو میڈیا. ہم سمجھتے ہیں صرف یہاں کرسی پہ بیٹھ کے چند لوگوں کو پڑھانا جو ہے یہی بہت بڑی نیکی کا کام ہے, اور حریص ہی نہیں ہوتے کہ اللہ کے پیغام کو مختلف طریقوں سے آگے پہنچائیں. حالانکہ آپ کی ایک چھوٹی سی ایفرٹ آپ کے عمل میں بے پناہ اضافہ کر سکتی ہے. آپ کو نہیں معلوم کہ ایک چھوٹی بات کسی کی زندگی کتنی بدل گئی, اور اس کی ساری نیکیوں کے حصے دار آپ بھی بن گئے. جو بھی اچھے کام ابو کرے گا اس میں آپ کا حصہ بھی اتنا ہی ہے جتنا اس کا, اور اس کے اجر میں کچھ کمی نہ کی جائے گی.